जिन्दगी हो आँसु हाँसु साँच्दै बाँच्नु पर्छ ओ जिन्दगी हो आँसु हाँसु साँच्दै बाँच्नु पर्छ बिझाउने मनका घाउ सबै फाल्नु पर्छ बिझाउने मनका घाउ सबै फाल्नु पर्छ जिन्दगी हो आँसु हाँसो सधैँ बाँचु भन्छन् ओ खुसी हुनेहरू यहाँ सधैँ बाँचु भन्छन् अतालिँदै कोही यो जुनीका दिन गन्छन् वेदनाले पोल्दा मुटु दर्हो पार्नु पर्छ बिझाउने मनका घाउ सबै फाल्नु पर्छ बिझाउने मनका घाउ सबै फाल्नु पर्छ जिन्दगी हो आँसु हाँसो जिन्दगीका कथा बेग्लै व्यथा पनि बेग्लै ओ जिन्दगीका कथा बेग्लै व्यथा पनि बेग्लै मान्छे पिछे गरिने ती व्यवहार बेग्लै दुखी रहने मनको छेउ कुना टाल्नु पर्छ बिझाउने मनका घाउ सबै फाल्नु पर्छ बिझाउने मनका घाउ सबै फाल्नु पर्छ जिन्दगी हो आँसु हाँसो साँच्दै बाँच्नु पर्छ बिझाउने मनका घाउ सबै फाल्नु पर्छ बिझाउने मनका घाउ सबै फाल्नु पर्छ जिन्दगी हो आँसु हाँसो